नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा। प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोक भाकाको मित्र रामु आचार्य। सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज अनि यो हो कार्यक्रम अर्पण शुभ साँझ। हामी हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्मको यो समयलाई लिएर उपस्थित हुने गर्दछौँ र यो समयमा 0556-63-332 अनि 0556-63-333 यो दुईवटा नम्बरमा तपाईँलाई स्वागत गर्छौँ र यो आवाज विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रममा तपाईँ आउन सक्नुहुन्छ र हामीले बजाउने भाका मार्फत आफन्त प्रियजन घर परिवार सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउन सक्नुहुन्छ। यति बेला कोही मित्र हुनुहुन्छ भने इसारा मैले पाइरहेको छु, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। हजुर नमस्कार। हजुर नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? दिपेन्द्रजी सुनाउनुहोस् के छ खबर? दिउँसो पनि बसिरहनु भएको थियो, अहिले पनि बसिरहनु भएको छ है? बस्दा बस्दै दिन सकिन्छ होइन दिपेन्द्रजी? हजुर। कसलाई सम्झने आज? धन्यवाद। धनलाल मोक्तान अनि कुमार तामाङ अनि सुशीला तामाङ अनि शान्ति मोक्तान अनि कुमार तामाङ अनि तिला अनि प्रवीण तामाङ अनि बहिनीहरू पार्वती अनि मनिषा भौतिक अनि सोनाम दोर्जे अनि मलाई दिपेन्द्र भन्ने चिने नचिने सम्पूर्णलाई दादा। हुन्छ दिपेन्द्रजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ। नमस्कार। दिपेन्द्र तामाङ आउनुभएको थियो खुराक साथ गोठेरीबाट, आफ्नो सम्पूर्ण साथीभाइका लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ र यो समयमा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ। 0556-63-332 अनि 0556-63-333 यो दुईवटा नम्बर तपाईँको लागि खुल्ला रहेको नम्बर हो, यसै नम्बर मार्फत तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कोही मित्र हुनुहुन्छ भन्ने इसारा फेरि पनि यहाँनिर रह्यौँ, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म खोराक साथ गोठेरीबाट प्रमोद तामाङ। प्रमोदजी के छ खबर? के छ तपाईँको हालखबर? हालखबर त्यस्तै हो दादा, जस्तै आजको दिनभर कसरी बित्यो, के भयो आज दिनभरिमा? आज त त्यतिकै बसेको छ, आज सुतेर दिन अनि सुतेर बस्यो दादा। दिन सुतेरै गयो है आज? हजुर। कार्यक्रममा आउनु भएको छ, कसलाई सम्झने? सर्वप्रथम हजुरलाई अनि कर्णाल रुमाउने दादालाई अनि मेरो साथीहरू विकास तामाङ अनि बुद्धिलाल तामाङ आयद सिंह चेपाङ अनि तिलक तामाङ कुमार तामाङ अनि सान्जीमाया चेपाङ दिपेन्द्र घलान चन्द्रमाया तामाङ र प्रमोद भनेर चिन्ने सम्बन्धको लागि र अर्पण एफएम सुनिरहनु भएको साथीहरूको सबैको लागि दादा। हुन्छ प्रमोदजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्कार। प्रमोद तामाङ कोराक साथ गोठेरीबाट नै आउनुभएको थियो, तपाईँ पनि आउन सक्नुहुन्छ भन्दा भन्दै कोही मित्र फेरि पनि आइसक्नु भयो भन्ने इसारा रह्यो यहाँनिर, उहाँसँग कुराकानी गरौँ। हजुर नमस्कार। नमस्कार दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? म कोराकबाट किरण चेपाङ। कोराकबाट किरण चेपाङ? हजुर। के गर्नुहुन्छ किरणजीले? म यतै बसी बसेको छु। बसी बसै मात्रै छ? हजुर। अनि सुनाउनुहोस् किरणजी, के गर्न मनपर्छ तपाईँलाई? मलाई त यस्तै खेती किसान हो। खेती किसानी गर्न चाहिँ मनपर्छ? हजुर। के लगाउनु भएको छ बारीमा? अहिले त यस्तै मकैहरू। मकै लगाउनु भएको छ, पानी परेको छैन, गर्मीले मकैलाई पनि मार पारिरहेछ होइन किरणजी? हजुर। कसलाई सम्झने आज? आमा बुवा भाइहरू जीवन चेपाङ किरणजी आउँदै गर्नु होला, अहिले भने छुट्टिन्छ। नमस्कार। किरण चेपाङ खोराकबाट आउनुभएको थियो, यति बेला फेरि सुरुवातमा कार्यक्रमको पहिलो भाका स्वरूप अगाडि बढाउने बेला भएको छ। थाहा पाएछन् गाउँमा तिमी लाइटर म भएको चुरोट धुवासरी फैलियो कुरो त, रामजी खाँड अनि मन्जु पौडेलको आवाजमा। मन को तिरखा मायाले मेटेको तिमी र म लुकेरै भेटेको थाहा पाएछन् गाउँमा तिमीलाई तर्म भएको छु रोसरी फैलेछ तिमीलाई तर्म भएको छु रोसरी फैलेछ मनको कुरा सुटुक्क सुनाको थाहा पाएछन् गाउँमा तिमीलाई तर म भएको छु रोसरी फैलेछ तिमीलाई तर म भएको छु रोसरी फैलेछ लाइटर म भएको चुरोट धुवासरी फैलेछ कुरो त निकै रमाइलो भएका यहाँनिर जोड्यौँ हामीले र कार्यक्रम अर्पण शुभ साँझ सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 MHz यो ध्वनि तरङ्गमा र कार्यक्रममा आउनका लागि 0556 63 332 अनि 0556 63 333 यो दुईवटा नम्बर तपाईँका लागि खुल्ला रहेका छन् र कोही मित्र आउनु भएको छ भने इसारा यहाँनिर रह्यौँ उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्कार हेलो कहाँबाट को बोल्दै हुनुहुन्छ म तनहुँबाट सबिना हो तनहुँबाट सबिना हजुर अँ एकदमै सबिनाजी के छ हालखबर सुनाउनुहोस् एकदमै यता पनि एकदमै ठिक छ क कसलाई सम्झने आज धन्यवाद सबिनाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ नमस्कार तनहुँबाट सबिना आउनुभएको थियो सम्पूर्णको लागि सम्झना अगाडि बढाएर बिदा भइसक्नु भयो फेरि पनि कोही मित्र हुनुहुन्छ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ कोराकबाट शान्ति लामा शान्ति लामा हजुर शान्तिजीको हालखबर के छ ठिकै छ दादा खाना खानुभयो शान्तिजीले खाइसक्नु भयो है क कसलाई सम्झने आज धन्यवाद अशोक दिदी सम्झना बहिनी शर्मिला अनि मलाई माया गर्ने कुमार लामालाई अनि मामा र माइजीलाई अनि भाइ रमेश मेरो बुवा आमालाई अनि भाइ दिपेन्द्र बहिनी सुशीला मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई दादा शान्तिजी आउँदै गर्नुहोला अहिले भने छुट्टिन्छ नमस्कार नमस्ते शान्ति लामा आउनुभएको थियो कुराकबाट सम्पूर्णको लागि सम्झना अगाडि बढाइसक्नुभयो र फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर विष्णुको रह्यो ढिला नगरिकन उहाँलाई कार्यक्रममा स्वागत गर्नपट्टि लागौँ हजुर नमस्कार नमस्ते दादा कहाँबाट को बोल्दै हुनुहुन्छ कुराकबाट मिना लामा मिनाजी आजको दिन कसरी बित्यो पढाइ राम्रैसँग चलिरहेछ होइन त मिनाजी अझै राम्रो गर्नु शुभकामना छ क कसलाई सम्झने धन्यवाद अनि यतिखेर प्रोग्राम सुनेर बस्नु हुने सम्पूर्ण साथीहरूलाई अनि मेरो मम्मी अनि बुवा मेरो भाइ सुरेश लामालाई अनि मेरो बेस्ट फ्रेन्ड राममाया तामाङलाई अनि सरिता लामालाई अनि शेष गिरी साल लामालाई अनि राज तामाङलाई अनि रविन तामाङलाई मिनाजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छु नमस्कार नमस्ते आउनुभएको थियो कोराकबाट मिना लामा सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ र यति बेला भने पृष्ठभूमिमा भाकाको धुन बजिसकेको छ र मिलन लामाको आवाजमा यो लोक भाका हो बाबुलाई पैसा चाहियो अरे घर घडेरी जोड्न निकै मर्मस्पर्शी भाका रहेको छ तपाईँको लागि अगाडि बढाउँछु पैसा चाहियो रे घर घडेरी जोड्न बाउलाई पैसा चाहियो रे घर घडेरी जोड्न बहिनीलाई नि रहर छ रे स्कुटर चढ्न श्रीमतीलाई गरगहना भाइलाई चाहियो ल्यापटप श्रीमतीलाई गरगहना भाइलाई चाहियो ल्यापटप कसले देख्छ परदेशमा आँसु खस्या टपटप खटिरहन्छु म दासी झैँ बनेर सबको इच्छा पुर्याउँला भनेर खटिरहन्छु म दासी झैँ बनेर सबको इच्छा पुर्याउँला से परिवारको मुख कहीँ गए नि पाइन मैले धन फल्ने रुख भयो जीवन परदेशमा बन्दकी खोइ त त मेरो ए दैव जिन्दगी, आफ्नो जिन्दगी खोजिँदै थियो भगवान्सँग, निकै सुमधुर भाका, मर्मस्पर्शी भाका यहाँनिर राख्यौँ। विदेशमा बस्ने नेपालीहरूको पीडा समेटिएको यो भाका रहेको थियो। कार्यक्रम अर्पण शुभ साँझ सुनिरहनु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्जको यो ध्वनि तरङ्गमा, र कार्यक्रम अर्पण शुभ साँझको हरेक नवीनतम बसाइहरूका साथमा हामी हरेक दिन साँझ 7 बजेपछि करिब करिब 7:30 बजेसम्मको समय लिएर उपस्थित हुने गर्दछौँ, र यो समयमा तपाईँसँगै कुराकानी गर्ने गर्दछौँ, तपाईँकै सुख दुःख बुझ्ने गर्दछौँ। तपाईँ दिनभर व्यस्त रहनुहुन्छ, तपाईँको त्यो थकान मेटाउनका लागि हामीले कार्यक्रममा विविध भाकाहरू लिएर आउने गर्दछौँ, साथमा तपाईँसँग कुराकानी गर्ने गर्दछौँ। कोही मित्र फेरि पनि हुनुहुन्छ भने इसारा यहाँनिर रह्यौँ, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। हजुर दादा नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ? म खोराक दिस कुमार लामा। खोराकबाट कुमार लामा, हजुर कुमारजी। हजुर आज के गर्नुभयो दिनभर? त्यत्तिकै बसिबस्छ दादा, अब पसलमा बस्ने कामै। पसलमा बसेपछि त त्यत्तिकै बसेको भएन नि त कुमारजी, व्यापार गर्नुभयो होइन? धेरै काम गर्नुभयो नि कुमारजीले आज, होइन र? कसलाई सम्झने आज? फर्स्ट अफ अल हजुरलाई धन्यवाद, टेक्निसियन दादालाई, अनि मेरो घर परिवार, मेरो दादाहरू प्रजल, अशोक, भाउजू सम्झना, बहिनी शर्मिला, भाइ प्रवीण, रमेश, खुसीराम, आमा बुवा, साथीहरू तिलक, रुचन, प्रेम, रमेश, र मलाई विशेष गरी माया साथी लामा छन्। कुमारजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्ते। खोराकबाट कुमार लामा आउनुभएको थियो, आफ्नो सम्झना अगाडि बढाएर बिदा भइसक्नु भएको छ। फेरि पनि कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर, उहाँसँगै कुराकानी गरौँ। हजुर नमस्कार। नमस्ते दादा। कहाँबाट को बोल्दै हुनुहुन्छ? इच्छा कामनाबाट। इच्छा कामनाबाट अनि इच्छा कामनाबाट उही त अब धेरैले फोन गर्नुहुन्छ है। सिमरन। सिमरन के छ सिमरनजी खबर? ए सबै ठिकठाक छ भन्नुभयो। राम्रै छ है। हजुर कसलाई सम्झने आज? सर्वप्रथम त हजुरलाई धन्यवाद, अनि फोन उठाउने दादालाई, अनि मेरो घर परिवारमा आमा बुवा, दाई भाउजू, अनि कैरिवारी बस्नु भएको मेरो दिदी भिनाज्यू, अनि अनि विशेष गरी मेरो साथी अन्तालाई र मेरो नयाँ साथीहरूलाई पनि सुनाउनु। सिमरनजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्ते। सिमरन आउनु भएको थियो इच्छा कामनाबाट, सम्पर्कको लागि मिठो सम्झना अगाडि बढाउनु भयो, र यति बेला कार्यक्रममा अन्तिम एकजना मित्रसँग मात्र कुराकानी गर्ने समय छ, ढिला नगरीकन उहाँलाई स्वागत गरिहालौँ। हजुर नमस्कार। नमस्कार। कहाँबाट को बोल्दै हुनुहुन्छ? तपाईँको आवाज मैले राम्रोसँग सुन्न सकिनँ, एकपटक फेरि भनिदिनुहोस्। कहाँबाट को बोल्दै हुनुहुन्छ? एकपटक बिस्तारै भन्नुहोस् त, खोराकबाट को बोल्नुभयो? सनत तामाङ। के छ सनतजीको खबर? कसलाई सम्झने आज? सर्वप्रथम हजुरलाई धन्यवाद, अनि मेरो घर परिवार, अनि अहिले भर्खर फोन गर्नु कुमार तामाङलाई, अनि सानी तामाङलाई, अनि दादा भने चिनि नजिक सम्पूर्ण दादा। सनतजी आउँदै गर्नु होला अहिले भने छुट्टिन्छ। नमस्कार। नमस्कार। आउनुभएको थियो सनत तामाङ खोराकबाट, 9 जना मित्रहरूसँग कुराकानी गऱ्यौँ आज। खोराक साथ गोठेरीबाट दिपेन्द्र तामाङ, त्यस्तै खोराक साथ गोठेरीबाट प्रमोद तामाङ, खोराकबाट किरण चेपाङ, त्यस्तै तनहुँबाट सबिना, खोराकबाट शान्ति लामा, खोराकबाट मिना लामा, खोराकबाट कुमार लामा, इच्छा कामनाबाट सिमरन, त्यस्तै अन्त्यमा खोराकबाट सनत तामाङ आउनुभएको थियो। जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जको ध्वनि तरङ्गमा, अनि विश्वको जुन कुनै कुनामा रहेर पनि www.radioarpan.com.np मार्फत हामीलाई सुनेर साथ दिनुभयो, तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद। प्रविधि कक्षबाट सघाउने विष्णुलाई पनि धन्यवाद, तपाईँकै लोक भाकाको मित्र रामु आचार्य, कार्यक्रम अर्पण शुभ साँझको यो सन्ध्याकालीन बसाइबाट बिदा चाहन्छु। नमस्कार। अञ्जलि को फूला। प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरेको माया मेरे हुनैलाई जन्म छ हुन्जे चन्द्र सूर्य यो सृष्टि र हुन्जे अञ्जुलीको फुल दिनको नैलाई पलमा सम्झना मोटो भरेको माया मेरे हुनैलाई प्रत्येक पाइला पल पलमा सम्झना मोटो भरेको माया मेरे हुनैलाई रेडियो अर्पण 104.5 मेगाहर्ट्ज स्कूल बोर्डिंग कैंपस।